एउटा सिंगो जुनले पनि छाया हुन्छ धेरै, एउटा सिंगो जुनले पनि छाया हुन्छ धेरै, कति छाया आफ्नै दाया बाया हुन्छ धेरै, अधेरीमा छाडी जाने छाया झनै याद आउँछ, बहकिने मन न हो माया हुन्छ धेरै, बहकिने मन न हो माया हुन्छ धेरै। एउटा भिन्नै रेडियो कार्यक्रम बहकिने मन, सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत हरेक सोमबार राति 9:15 देशका विभिन्न सामुदायिक रेडियोहरूबाट एकैसाथ। चाहे भने बोल्थे होला तर मनै छैन मेरो, चाहे भने बोल्थे होला तर मनै छैन मेरो, आफैबाट भाग्ने इच्छा अह झनै छैन मेरो, चाहे भने बोल्थे होला तर मनै छैन मेरो, आफैबाट भाग्ने इच्छा अह झनै छैन मेरो, सम्हालेर राख्छु भन्थ्यौ र त सबै सुम्पिदिए, सम्हालेर राख्छु भन्थ्यौ र त सबै सुम्पिदिए, चाहे भने भुल्थे होला तर मनै छैन मेरो, आफैबाट भाग्ने इच्छा अह झनै छैन मेरो, सम्हालेर राख्छु भन्थ्यौ र त सबै सुम्पिदिए, बक्यौता त आफूसँग आफ्नो पनि छैन मेरो, चाहे भने भुल्थे होला तर मनै छैन मेरो। बिर्सिदिन्थे देखेका सपनाको माया लाग्छ, तिमीलाई त म बिर्सिदिन्थे देखेका सपनाको माया लाग्छ, तिमीलाई त म उठेका चाहनाको माया लाग्छ, आज वर्षौं पुराना यादहरू बल्झाउन खोजिरहेको छु, म जबरजस्ती खाटो बसेको घाउ कोट्याउने प्रयत्न गर्दैछु अनि शान्त भइसकेको तलाउमा एकपटक ढुङ्गा फ्याँक्ने तर्खर गर्दैछु। सायद यतिका वर्षपछि यसो गर्न हुन्थेन होला मैले, तर पनि खै किन हो यसै गर्न ढिपी गरिरह्यो मेरो मन, किन यसो गर्दैछु म कारण मलाई नै थाहा छैन। कुनै प्रश्नहरूको उत्तर नै हुँदैनन् भन्ने सुनेथे, सायद हो रहेछ क्यारे, हाम्रो तुहिएको प्रेमको फेरिस्त आँखा वरिपरि नचाइरहेछु म। 19 वर्षे अल्लाहारे केटो भएर कलेजमा तिमीसँग ठट्टा गरेको, लिजर पिरियडमा बेन्चमा टाउको राखेर कति गीतहरू गुनगुनाएको अनि क्यान्टिनमा समोसा तरकारी खाँदा जुठो छाँटेको सबै एकैपटक सम्झिँदैछु। तपाईँकी हुन सकिन भने अरूको पनि बन्दिन हजुर भन्दै तिमीले पठाएकी एसएमएसहरू आज पनि सुरक्षित छन् मसँग, तिम्रो तलतल मेटाउने साथी भएका छन् तिनीहरू। जब म नजिक हुन्छु तिनीहरूको तब तिमी तिनीहरूकै माध्यमले लगातार बोलिरहन्छौ मसँग, म सुनिरहन्छु मात्रै, सायद तिमीले त भुल्यौ होला पनि तर मलाई भने तिमीसँग बिताएका हरेक पलहरू कण्ठस्थ छन्। तिनी कलेजका दिनहरूमा लभ यू लेखेको औठी आफ्नो औंलाबाट फुकालेर मलाई लगाइदिएकी थियौ तिमीले, त्यो मेरै लापरवाहीको कारण चोरी भयो, पछि त्यो बेला चल्तीमा रहेको आई लभ यू फिलफिल हुने घडी दियो, त्यो पनि आफ्नै हेल्थ चक्राइले गर्दा हराए मैले, अनि केही पछि धेरै माया गर्छु भन्दै मुटु नै सुम्पिदियो, त्यसलाई चाहिँ बडो जतन साथ सम्हाल्दै थिए तर खै किन हो अलि पछि त्यो चाहिँ आफैले फिर्ता माग्यो र टाढा गयो मदेखि निकै पछि मात्रै थाहा पाएँ अरुणै कसैलाई राख्न दिएकी रहेछौ भन्ने ती दिनहरूमा तिम्रो हाँसोमा आफ्नो खुसी भेटाउँथे म हाम्री आमाले भन्नुहुन्थ्यो थोरै माया धेरै दिन धेरै माया थोरै दिन साँच्चै हो रहेछ क्यारे एउटा मान्छे त्यति धेरै माया गर्न सक्छ कसैलाई भन्ने त्यति बेला सिकेथे मैले म त मेरी बासैको माग्ने बुढो बनेर मुया भन्दै तिमीलाई हँसाउँथे तर तिमीले चाहिँ देवदासको पारू बनेर मलाई नै रुवाएर गयौ एउटा मान्छे त्यति बिघ्न रोइदिन सक्छ भन्ने चाहिँ त्यति बेला जाने मैले अझ सिकायौ तिमीले भन्नु क्यारे तर पनि खै किन हो यतिका वर्षसम्म पनि तिमीलाई भुल्न भने सकिन मैले सायद चाहिन होला पनि तिमी र तिम्रो यादमा मात्र यति फरक छ तिमी कहिल्यै नफर्किने गरी गयौ तर तिम्रो याद हर वखत दोहोरिरहन्छ तिमी जस्तै तिम्रा यादहरू उसै गरी माया गर्छन् मलाई म पनि सँगै बहकिदिन्छु कारण मलाई यादहरूसँग त्रास छैन छोडेर जाला भन्ने किनकि यिनीहरू त नितान्त मेरा सम्पत्ति हुन् मेरो प्रेमको विगत हुन् यी जो वर्तमान जस्तै बनेर लुकामारी गरिरहन्छ मसँग तिमी मबाट सहजै अलगिन त सक्यो होला तर विश्वास गरे जति नै प्रयत्न गरे पनि तिम्रा यादहरू सँगै लैजाउन कहिले नै सक्दिनौ तिमी पहिले स्कूलमा वाद विवाद प्रतियोगिता हुँदा म धनभन्दा विद्या ठूलो भन्ने पक्ष लिएर आफ्ना तर्कहरू अघि सार्थे विद्या अविभाज्य छ अहरणीय छ यस्तै भन्थे म यदि आज पनि मौका मिल्ने हो भने म व्यक्ति भन्दा याद ठूलो भन्ने पक्ष लिएर यादहरू कसैलाई भागभण्डा गर्नु पर्दैन कसैले खोस्न सक्दैनन् अनि सबैभन्दा ठूलो कुरा त कहिले मेटिँदैनन् यादहरू भनेर आफ्ना तर्कहरू अघि सार्थे हुला केही दियौ म त्यही लिएर बसेँ यादहरूसँगै जिएर बसेँ केही दियौ म त्यही लिएर बसेँ यादहरूसँगै जिएर बसेँ तिमीले दिएका चिनोहरू आज पनि अझै उस्तै त्यस्तै त्यस्तै खुसीहरू सम्झिएर बसेँ केही दियौ म त्यही लिएर बसेँ यादहरूसँगै जिएर बसेँ माया भन्ने शब्दको विश्वास नै रिकिएको छ तिमीलाई त के भो र मेरो यो मन पोचिरिएको छ माया भन्ने शब्दको विश्वास नै रिकिएको छ फुलसँग प्रेम सबलाई कडा कसले रोजी दिलाई हराएको माया मेरो क्षितिजमा कसले खोजी देला क्षितिजमा कसले खोजी देला क्षितिजमा कसले खोजी देला तिमीलाई त तिमीलाई त तिमीलाई त तिमीलाई त तिमीलाई त म बिर्सिदिन्थे देखेका सपनाको माया लाग्छ तिमीलाई त एक मन त लाग्थ्यो बिर्सिदिउँ तिमीलाई अनि रमाऊ आफ्नै वर्तमानमा तर पनि सँगै देखेका केही सपनाहरूको कारण यसो गर्न पनि सक्दिन थिएँ म टुङ्गिएको प्रेमले जाँदा जाँदै अनगिन्ती यादहरू भने छाडेर जाँदो रहेछन् अनि एक्लै बस्ने चाहिँ तिनै यादहरू सँगालेर जेनतेन गुजार्दो रहेछ एउटा उदेग लाग्दो जिन्दगी हिजो सँगै छँदा देखेका अनगिन्ती सपनाहरू आज सहारा बन्दा रहेछन् मन थुम्थुम्याउने यो मान्छेको जात सपना देख्नमा निकै अब्बल ठहरिन्छ सपना देख्ने हुडबाजीमा स्वयं भन्दा पनि निकै पर पुगिसकेको हुन् पत्तो समेत पाउँदैन यो मैले कुनै समय लेखेको थिएँ सपना बाँड्नेहरूसँग सपना देख्नु हुँदैनथ्यो देखिने भुल्नु पर्थ्यो सम्झेर लेख्नु हुँदैनथ्यो सायद यो पंक्ति मेरो प्रायश्चितताको एउटा नमूना थियो अरूहरूले जस्तै मैले पनि सपना नदेखिरहन सकिनँ कहिलेकाहीँ त गल्ती पनि गरे कि जस्तो लाग्छ फेरि सोच्छु अह कहाँ हुनु जिन्दगीमा एकचोटि पनि प्रेम नहुनु भन्दा त भएर छुटिनु निकै बेस हो भन्ने निर्क्योलमा पुग्छु म किनकि धेरै सिकाउँदो रहेछ यस्ता प्रेमले कसैको अंगालोमा बसेर निकै नै सुन्दर भविष्यको सपना देख्न पनि सिकाउँदो रहेछ अनि वियोगको पीड़ामा आँसु खसाउँदा खसाउँदै सम्हालिन पनि एउटा कुरा भनौं खै म एकहोरो भएर हो कि तिम्रो प्रभावै त्यस्तो आज पनि हिजोको जस्तै माया लाग्छ तिम्रो म कहिले काहीँ मेरो थोत्रो ट्याङ्काबाट एउटा पुरानो एल्बम झिक्छु र धुलो टकटक्याउँदै क्रमैसँग तस्बिरका पानाहरू पल्टाउँछु तिमी उसै गरी खुसीसाथ मेरो छेउमा बसेका ती तस्बिरहरू मलाई एक्कासी त्यही तस्बिर खिचेका ठाउँहरूमा पुर्याउँछ म कहिले घान्द्रुक जाने उकालोमा खच्चरको होल पछि पछि तिमीसँग जिस्किँदै उक्लिरहेको हुन्छु कहिले डेभिड फल्स छेउको पोखरीमा रमाइलो मानी मानी पानीभित्रको मूर्तिमा पर्ने गरी पैसाको सिक्का खसाइरहेको हुन्छु कहिले श्रीनगरको डाँडोमा पुगेर सल्लाहघारीभित्र आफैलाई हराउँछु अनि कहिले डुङ्गामा तिमीलाई पानी छ्याप्दै फेवाताल विचरण गरिरहेको हुन्छु त्यति नै बेला निरसहले लेख्नु भएको एउटा केही पुरानो गीत झ्वाट्ट सम्झिन्छु म तिमीसँग डुङ्गामा घुम्दा घुम्दै फेवाताल नसोध त्यति बेला के भयो मेरो दिलको हाल म सम्झिन्छु डुङ्गामा हाम्रो फोटो कैद गर्ने सविता विमला र सन्तोषीहरूलाई अनि घान्द्रुको उकालोमा हामीलाई खुबै जिस्काउने शम्भु प्रदीप र अनुपहरूलाई पनि जिन्दगी भन्नु नै यादहरू सङ्गालेर बाँच्ने कला त रहेछ नि बाबै अहिले त लाग्छ म निकै अभ्यस्त भइसकेँ यो कलामा कहिलेकाहीँ त तिमीलाई दोषी ठानेर आफूसँग निर्दोष ठहरियौ भन्ने पनि लाग्छ तर पनि खै किन हो मन त्यसो गर्न मान्दैन सँगै छँदा केही गल्ती मेरा पनि भयो होला जसलाई तिमीले भुलिदियौ त्यसरी नै मैले पनि भुल्न सक्नुपर्छ तिमीलाई होइन तिम्रा गल्तीहरूलाई म आज कि तिमीलाई होइन हिजो कि तिमीलाई माया गर्थे किनकि त्यति बेला कि तिमीलाई साथ दिने अरू थिएनन् आज कि तिमीलाई मैले माया गरिरहनु आवश्यक नै छैन किनकि आज त अरू पनि छन् मैले भन्दा बेसी माया गर्न सक्ने तिमीलाई तिमी प्रतिको माया साँचेरै बाँचौला पल पलमा मन भाँचेरै बाँचौला तिमी प्रतिको माया साँचेरै बाँचौला पल पलमा मन भाँचेरै बाँचौला वन डढे पो देख्छ मन डढेको होइन वन डढे पो देख्छ मन डढेको होइन तिमी प्रतिको माया साँचेरै बाँचौला पल पलमा मन भाँचेरै बाँचौला वन डढे पो देख्छ मन डढेको होइन भाँचेन केही भन्दै हाँसेरै बाँचौला तिमी प्रतिको माया साँचेरै बाँचौला पल पलमा मन भाँचेरै बाँचौला नपाउनेलाई त माया भन्नु साह्रै बैरी हुँदो रहेछ बिना अर्थ उब्जिएका भाव मनमा बाँच्दो रहेछ नपाउनेलाई त माया भन्नु साह्रै बैरी हुँदो रहेछ बिना अर्थ उब्जिएका भाव मनमा बाँच्दो रहेछ मायालाई बैरी सोचिरहर छैन बाँच्ने पल पलमा झस्क्याउने भयो बेर्थै कसलाई साँच्ने बेर्थै कसलाई साँच्ने देखेका सपनाको माया लाग्छ तिमीलाई त म बिर्सिदिन्थे देखेका सपनाको माया लाग्छ उठेका चाहनाको माया लाग्छ एक सपनाको माया लाग्छ देखेका ती सपनाको जति माया लागे पनि यादहरू सँगै बाँच्ने रहर मनमा जागे पनि आउनुहोस् अब एकैछिन सबै भुली बहक्यौं जानेहरूको पर्खाईमा मन तपाईँको थाके पनि सीआईएनमा सोमबार बीबीसी पछि आउँछ एकैछिनमा जान्छ तर सबको मनमा छाउँछ हिजो भन्दा आज राम्रो आज भन्दा भोलि बहकिने मन हो यो मन बहकाउँछ खुशी थोरै आँसु धेरै पीर छ आज पनि पारी उषा वारी महावीर छ आज पनि तपाईलाई मनको मान्छे सम्झिन सघाउने एउटा रेडियो कार्यक्रम बहकिने मन आज पनि कार्यक्रम सुनिरहनु भएको तपाई पहिलो पटक सुन्नु हुने तपाई र फोन लगाउन तयार रहनु भएको तपाई सबै सबैलाई नमस्कार म महावीर विश्वकर्मा चिचिन्दै गरेको रातमा बिछुनामा पल्टिँदै गरेको तपाईँको निन्द्रा बिथोल्न आइपुगे सारथी उषा केसीसँगै आज फेरि उस्तै माया लगाउन आँसु दुखेको मन एकैछिन बहकाउन आँसु देशभरिका 52 रेडियोबाट एकैसाथ बजिरहेको एउटा रेडियो कार्यक्रम बहकिने मनको साथमा आज पनि म महावीर विश्वकर्मा उपस्थित भइसकेको छु र साथमा हुनुहुन्छ उषा केसी 01555982 यो नम्बर हामीले खुला गर्यौं आज म तपाईँलाई सोध्छु यादहरू किन मेटिँदैनन् यादहरू तपाईँको जवाब सुन्नेछु र तपाईँले मुक्तक सुनाउनुहुनेछ मुक्तको जवाफ पनि पाउनुहुनेछ यादहरू किन मेटिँदैनन् होला म यो प्रश्नको जवाफ र मुक्तक पनि लिन्छु कोही साथीसँग र यो चाहिँ जानकारी दिइहालौँ सामुदायिक सूचना नेटवर्क सीआईएन काठमाडौँबाट प्रसारण भइरहेको यो रेडियो कार्यक्रम तपाईँ देशभरिका 52 रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ रेडियोहरूको नाम म एकैछिनपछि लिन्छु यतिखेर कोही हुनुहुन्छ फोन सम्पर्कमा हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ अनमोल यात्रीजी सन्चै हुनुहुन्छ ए अन्यजी अन्यल हुनुहुन्छ कि एकदम निश्चित हुनुहुन्छ कहिले घाम कहिले छाएँ भने जस्तो है अलि धेरै बेर कुरा आएँ तपाईँलाई त्यसैले अब चाहिँ कुरा आउँदिन यादहरू किन मेटिँदैन यादहरू वर्तमानका शिक्षक हुन् त्यही भएर नमेटिएको जस्तो लाग्छ वर्तमानका शिक्षक हुन् विगतसँग सम्बन्ध गाँस्छन् र पनि वर्तमानका शिक्षक हुन् यादहरू सुरु गर्नुहोस् तपाईँको मुक्तक अब अधेरीमा छौ तिमी उजेलीमा छौ अधेरीमा छौ तिमी उजेलीमा छौ आकाशमा चम्किएको जुनेलीमा छौ आँखाबाट तप तप आँसु चुहिँदाखेरि यस्तो लाग्छ अधेरीमा छौ तिमी उजेलीमा छौ आकाशमा चम्किएको जुनेलीमा छौ आँखाबाट तप तप आँसु चुहिँदाखेरि यस्तो लाग्छ सायद तिमी यही आँखाको परेलीमा छौ हजुर तिमी फुलमा भए पनि राम्रो काँडामा भए पनि राम्रो फुलमा भए पनि राम्रो काँडामा भए पनि राम्रो आफ्नो मान्छे त साथी टाढामा भए पनि राम्रो फुलमा भए पनि राम्रो काँडामा भए पनि राम्रो आफ्नो मान्छे त साथी टाढामा भए पनि राम्रो जति टाढा भए पनि भेट्न जान त सकिन्छ जति टाढा भए पनि भेट्न जान सकिन्छ त्यसैले त बेसीमा भए नि राम्रो डाँडामा भए नि राम्रो फुलमा भए पनि राम्रो काँडामा भए पनि राम्रो आफ्नो मान्छे त साथी टाढामा भए पनि राम्रो नमस्कार सुटिन्छ अनमोल अनियोल यात्री कपिल वस्तुबाट आउनुभएको थियो अब पालो तपाईँको 01555982 यो नम्बर हामीले खुला गरेका छौँ यादहरू किन मेटिँदैनन् यो क्रममा म रेडियोहरूको नाम लिन्छु जहाँबाट तपाईँ यो कार्यक्रम सुनिरहनु भएको छ रूपन्देहीको रेडियो जागरण र रेडियो देवदह यसै गरी कपिल वस्तुका रेडियो समानता भोइस एफएम यसै गरी रेडियो अर्पण चितवन यसै गरी चितवनकै रेडियो ध्रुवतारा रेडियो नारायणी नौलपरासीको रेडियो परासी रेडियो दाउने तनहुँको रेडियो देवघाट मेरो साथी एफएम दमौली एफएम सुर्खेतको जागरण एफएम रेडियो भेरे सुर्खेत हरिडाँडा बुलबुले एफएम रेडियो सुर्खेत यसै गरी बाँकेको भेरी एफएम रेडियो प्रतिबोध रेडियो कोहलपुर उदयपुरको रेडियो त्रियुगा रेडियो उदयपुर रेडियो अमुट एफएम दाङको रेडियो देउखुरी रेडियो सरयू गंगा प्रकृति एफएम रेडियो हाम्रो पहुँच यसै गरी दैलेखको रेडियो ध्रुवतारा रेडियो पञ्चकोशी सल्यानको रेडियो कपुरकोट रेडियो शारदा एफएम प्युठानको रेडियो मान्डवी गोर्खाको रेडियो मनकामना अर्घाखाँचीमा रेडियो देउराली र रेडियो अर्घाखाँची मुस्ताङमा रेडियो मुस्ताङ रुकुमा सानुभरी एफएम बैतडीमा सौगात एफएम जाजरकोटमा रेडियो हाम्रो पाइला खोटाङमा हलेसी एफएम डोल्पामा रेडियो डोल्पा दार्चुलामा नयाँ नेपाल एफएम ओखलढुङ्गामा रमाइलो सामुदायिक रेडियो मुगुमा रेडियो मुगु नुवाकोट एफएम नुवाकोट यसै गरी धादिङमा रेडियो राजमार्ग मकवानपुरमा रेडियो मकवानपुर पर्सामा रेडियो नारायणी रौतहटमा रेडियो नुन्थर सर्लाहीमा रेडियो एकता र रामेछापमा हजुरको रेडियोबाट तपाईँ कार्यक्रम सुनिरहनु भएको छ र कार्यक्रम बजिरहेको कुनै रेडियोको नाम यहाँनिर छुटेको भए तपाईँले सीआईएनमा फोन गरेर भोलि भन्न सक्नुहुन्छ जानकारी दिनुहोला खोइ मित्र हुनुहुन्छ फोन सम्पर्कमा उहाँलाई स्वागत गर्छु हजुर नमस्कार नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? दार्चुलाबाट के भन्नुभयो? प्रेमजी, दार्चुलाबाट। प्रेमजी, यादहरू किन मेटिँदैन? यादहरू अतीतमा घटेका घटनाहरू हुनाले मेटिँदैनन् होला हजुर। अतीतमा घटेका घटनाहरू होला, त्यसरी मेट्न अलिक डिस्टर्ब आइरहेछ फोन। मैले सिधै तपाईँलाई मुक्तक भन्न नै आग्रह गरेँ, मुक्तक सुरु गर्नु होला। मेरो मुक्तक हजुर, महाकालीको तीर तीर माथिको भीर फुलेको गुराँस दस्या राम्रो छ नि। महाकालीको तीर दस्या राम्रो छ नि। हस्, धन्यवाद। प्रेम दार्चुलाबाट आउनु भएको थियो, उहाँको फोन हामीले लिन सकेनौँ, अलिक डिस्टर्ब आयो। त्यसैले तपाईँ धेरैले एकैपटक सुनिरहनु भएको हुन्छ, तपाईँकै इच्छालाई मध्यनजर गर्दै मैले अलिकति अवरोध सिर्जना नहुँदा चाहिँ तपाईँलाई विदा गर्न बाध्य भएँ। नरिसाउनु होला, तपाईँको फराकिलो मनमा यो सानो गल्तीलाई चिपाउनु हुनेछ, यही विश्वास लिएको छ। 0155 9 82 यो नम्बर खुला गरेका छौँ। यादहरू किन मेटिँदैनन् तपाईँलाई सोध्दैछु म। मैले स्कुल पढ्दैदेखि साथीहरूको प्रेम पत्र लेखिदिन थालेँ। मेरा साथीका साथीहरू पनि मलाई प्रेमपत्र लेखिदिन पर्यो भन्दै आउँथे, अनि म पनि फरुक्को फर्किएर कति नै जान्ने चाहिँ हुन्छ भनिहाल्थेँ। ती दिनहरूमा प्रेम प्रस्तावका पत्रहरू धेरै लेखिदिएँ मैले। टाढिन खोजेको केटाको मन पगाल्नुपर्ने केटीको पत्र पनि लेखिदिएँ। मेरो प्रेमिका छ भन्दा पनि मरिहत्ते गर्ने केटीलाई सम्झाउनु पर्ने केटाको पत्र पनि लेखिदिएँ। कतिको त पत्र मित्रताको पत्र समेत लेखिदिएँ मैले। कसको लागि मैले पत्र लेखिदिएँ होला भनेर सम्झिन खोजे पनि सकिन्न अहिले त। तर पत्र लेखनकै क्रमको एउटा कुरा भने कहिलेकाहीँ सम्झिएर रमाइलो लाग्छ मलाई। 8 कक्षामा पढ्दा एउटा केटा साथीको तर्फबाट जुन केटीलाई प्रेम प्रस्ताव सहितको पत्र लेखेको थिएँ, 10 कक्षामा गएर त्यही केटीलाई अर्कै साथीको तर्फबाट पत्र लेखिदिनु पर्यो। अस्ति दसैँमा घर जाँदा दुवैजना नानी बाबु लिएर टिका थाप्न हिँडेको देखेँ, अनि दोस्रो पत्र चाहिँ स्वीकार्य भएछ भन्ने लाग्यो। मेरो यस्तै ढंगले गर्दा साथीहरूमा विशेष बन्दै गए म। पछि त कतिलाई प्रेम सम्बन्धी राय सल्लाह पनि दिन थाले। अहिले सम्झिन्छु त्यति बेलाका सल्लाहहरू सबै आदर्श केन्द्रित हुन्थे, ऊ बेलाको हिन्दी फिल्मी शैलीको प्रेम जस्तो। मैले कहाँ पढे या सुने त्यो त याद भएन, तर त्यस ताका मैले सबैलाई त्याग पनि त प्रेम हो भनेर सुनाउन थाले। एक हिसाबले मैले आत्मसात गरेको सिद्धान्त जस्तै थियो त्यो। अहिले सोच्छु त्यस्तो सल्लाह कसरी पचाउन सके होला ती केटाहरूले। अर्कैसँग प्रेम गरिरहेको थाहा पाउँदा पाउँदै पनि पछि लाग्ने केटाहरूलाई म चाहिँ प्रेम त पाउनुमा भन्दा बढी गुमाउनुमा पो प्रकट हुन्छ त भनेर प्रवचन सुनाउँथे, कसरी सय होलान् मेरा तिनीहरूले भन्ने लाग्छ आज। एक हिसाबले आफ्नो उमेर समूहका साथीहरूको लागि कसैको मन कसरी जित्ने, उसलाई पनि याद आओस् भन्नको लागि के कस्ता हरकत गर्ने, एकतर्फी मायालाई दुईतर्फी बनाउन कसरी अघि बढ्ने भन्ने जस्ता विषयहरूको परामर्शदाता नै थिए क्यारे म ती दिनहरूमा। र यसपछिका प्रसंग म एकैछिनपछि जोड्छु। कोही मित्र फोन सम्पर्कमा हुनुहुन्छ। हजुर नमस्कार। हजुर नमस्कार दादा। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? म सुर्खेतदेखि नारायण पाण्डे दुर्लभ। नारायणजी सुर्खेतबाट, अनि दुर्लभजी तपाईँलाई मेरो प्रश्न, यादहरू किन मेटिँदैनन्? जिन्दगीमा तिता मिठा अविस्मरणीय छापल बसेको हुनाले सायद यादहरू मेटिँदैनन् होला। अब सुरु गर्नुहोस् तपाईँको मुक्त। हजुर, ढुङ्गाभित्र तिमी भगवान पाउँछौ अरे, ढुङ्गाभित्र तिमी भगवान पाउँछौ अरे, दिनदिनै पूजा गरी वरदान पाउँछौ अरे, जब दुःखहरू पर्दा तिम्रो जीवनमाथि, जब दुःखहरू पर्दा तिम्रो जीवनमाथि, ढुङ्गाभित्र तिमी भगवान पाउँछौ अरे, दिनदिनै पूजा गरी वरदान पाउँछौ अरे, जब दुःखहरू पर्दा तिम्रो जीवनमाथि, पुकारेर ढुङ्गे मूर्ति समाधान पाउँछौ अरे, ढुङ्गाभित्र तिमी भगवान पाउँछौ अरे। ढुङ्गाहरूमा पनि देवता हुन सक्ला, ढुङ्गाहरूमा पनि देवता हुन सक्ला, त्यही देवता पुज्ने कोही एउटा हुन सक्ला, ढुङ्गाहरूमा पनि देवता हुन सक्ला, त्यही ढुङ्गा पुज्ने कोही एउटा हुन सक्ला, सोचे जस्तै त जिन्दगी नहुन पनि त सक्छ, सोचे जस्तै त जिन्दगी नहुन पनि त सक्छ, पाउनु अनि गुमाउनु सम्झौता हुन सक्ला, ढुङ्गाहरूमा पनि त देवता हुन सक्ला, त्यही देवता पुज्ने कोही एउटा हुन सक्ला। हस् नमस्कार, सुटिन्छौ। प्रेम दर्शनबाट आउनु भएको थियो। यादहरू किन मेटिँदैनन्? 0155 9 82 यो नम्बर हामीले खुला गरेका छौँ। म अघि भनिरहेको थिएँ तपाईँलाई मेरा पहिलेका कुराहरू, यो प्रसङ्गसँग म केही जोड्न खोजिरहेको छु यति बेला। एक हिसाबले आफ्नो उमेर समूहका साथीहरूका लागि परामर्शदाता नै थिएँ क्यारे म ती दिनहरूमा। कति त मलाई फुर्काउनका लागि पनि प्रेम गुरु भनेर सम्बोधन गरिदिन्थे। मलाई पनि यो सम्बोधन निकै प्रिय लाग्थ्यो, तर कसैको सम्झनामा कसरी अटाउने भनेर सिकाउने मलाई एक दिन एकजना साथीले कसैलाई कसरी बिर्सिने भनेर सोधिदियो। म अक्क न बक्क भएँ। मेरो अपेक्षा विपरीतको प्रश्न थियो त्यो। त्यति बेला प्रश्नले त्यति बेला त मैले आफ्नो इज्जत बचाउन केही बकमफुसे जवाफ दिएँ होला उसलाई, तर म स्वयंलाई भने त्यो प्रश्नले मेरो प्रेम गुरूको सम्बोधन खोसिएको महसुस भयो। साँचो कुरा त त्यति बेला पनि नभेटेको प्रश्नको जवाफ यतिका वर्षसम्म पनि फेला पार्न सकेको छैन मैले। यो बीचमा धेरै प्रेम जोडीहरूको सहयोगी बने होला म, अनि सल्लाह पनि थुप्रैलाई दिएँ होला, तर आज पनि त्यो हिजोको मेरो साथी बेला बखत त्यही प्रश्न बोकेर झुल्किन्छ मेरो स्मृतिमा। यतिका वर्षसम्म उसले त्यो मान्छेलाई भुल्न सक्यो कि सकेन त्यो त थाहा छैन, तर मैले भने आजसम्म उसको प्रश्नको जवाफ भेटाउन सकेको छैन। कुनै दिन भेटे भने उसलाई खोज्दै, यो प्रश्नको जवाफ भेटे भने उसलाई खोज्दै पुग्नेछु म उसकै बस्तीमा। मलाई दिग्भ्रमित प्रश्न छाडेर गए पनि त्यति बेला सायद उ त आफ्नै दुनियाँमा रमाइरहेको हुनेछ होला। अन्तै घरजम गरिसक्यो रे भने त अरूहरूले मलाई सुनाएकै हुन्। जेसुकै होस्, उसलाई भेट्यो भने सुनाउनेछु त्यो जवाफ, अनि फिर्ता माग्नेछु मेरो प्रेम गुरुको पगरी। तर आजसम्म पनि मैले त्यो पगरी फिर्ता माग्न नसक्नुको एउटै कारण, उसको प्रश्नको जवाफ अझै फेला पार्न सकेको छैन मैले। त्यसरी तपाईँलाई सोध्दैछु, यादहरू किन मेटिँदैनन् भनेर। कोही हुनुहुन्छ फोन सम्पर्कमा? हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? अमृताजी। यादहरू किन मेटिँदैनन् अमृताजी? भविष्यको सहारा, हिजोको विगत भोलिको सहारा भन्न सक्छ यादहरूको स्वरूपमा। सुरु गर्नुहोस् तपाईँको मुक्त। किन होला बाध्यतामा हुनु पर्ने रे, किन होला बाध्यतामा हुनु पर्ने रे, तिमी अन्तै रम्दा मलाई रुनु पर्ने रे, कति पुरा हुने हो थाहा छैन तर, किन होला बाध्यतामा हुनु पर्ने रे, तिमी अन्तै रम्दा मलाई रुनु पर्ने रे, कति पुरा हुने हो थाहा छैन तर, लक्ष्य भने ओली चन्द्र छुनु पर्ने रे, किन होला बाध्यतामा हुनु पर्ने रे, तिमी अन्तै रम्दा मलाई रुनु पर्ने रे, कोही रुँदा कोही रुँदा कोही रुनु पर्ने रित जिन्दगीको, कोही रुँदा कोही रुनु पर्ने रित जिन्दगीको, कोही हार्दा कोही जित्नु पर्ने जित जिन्दगीको, कोही हाँस्दा कोही रुनुपर्ने रित जिन्दगीको, कोही हार्दा कोही जित्नुपर्ने जित जिन्दगीको, के गर्ने यो क्रममा तपाईँ पनि त सहभागी, के गर्ने यो क्रममा तपाईँ पनि त सहभागी, गाउनु सब मजाले वेदनाको गीत जिन्दगीको, कोही हाँस्दा रुनुपर्ने रित जिन्दगीको। नमस्कार। अमृताजी लमजुङबाट आउनु भएको थियो। मेटिँदैनन् किन यादहरू, यादहरू किन मेट्न सक्दैनौ हामी, यो प्रश्न आज म तपाईँसँग सोधिरहेको छु, तपाईँको विचार बुझ्न खोजिरहेको छु, तपाईँका धारणाहरू तपाईँका अनुभवहरू पनि बुझ्न खोजिरहेको छु। कुनै बेला मन बन्दकी दिएको मान्छेलाई कसरी भुल्ने त भन्ने प्रश्न नै मेरो औडाहापनको प्रमुख कारक तत्व हो। कहिलेकाहीँ त म जवाफ नै नभएको प्रश्नमा त अल्झिरहेको छैन भन्ने पनि लाग्छ। फेरि जिसस क्राइस्टले भनेको सम्झन्छु, माग त तिमीले पाउनेछौ, खोजो त भेट्टाउनेछौ, अनि ढकढक्याउ ढोका उघारिनेछ। अनि फेरि साहसहरू बटुलेर अघि लम्किन्छु म, यादहरू त खेल झैं बिझेर बस्दा रहेछन्, घरिघरि बल्झिने गरी, घाउ झैं खाटो बनेर बस्दा रहेछन्, जति बेला नि खत देखिने गरी, अनि हस्तचक्र झैं बेग्लै हुँदा रहेछन्, कसैसँग नमिल्ने गरी। मान्छेको मन चट्टान भन्दा पनि कडा हुँदो रहेछ क्यारे, जहाँ एकपटक इमान्दारितासँग कसैको नाम खोपियो भने त्यो कहिले पनि नमेटिने। किन मेटिँदैनन् त यस्ता खोपाईहरू? कोही साथी हुनुहुन्छ फोन सम्पर्कमा? हजुर नमस्कार। हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? म खोटाङको नुनथलाबाट नाकारा हजुर। सन्चै हुनुहुन्छ? हजुर सन्चै हुनुहुन्छ नि है, सुन्नु हुँदैछ मलाई? हजुर सन्चै। रेडियोमा नसुन्नु होला, फोनमै कुरा गरौँ ल। तपाईँलाई पनि म सोध्छु, यादहरू किन मेटिँदैनन्? यादहरू चाहिँ नाम किन नमिटिँदैन जस्तो मलाई लाग्छ भने, के अरे, यसले सधैँभरि मान्छेलाई चिमोटिरहन्छ, चिमोटिरहन्छ मान्छेलाई, चिमोट दुखाइरहन्छ। हजुर सुरु गर्नुहोस् तपाईँको मुक्तक। अब सुरु गर्नुहोस् मुक्तक तपाईँको। भागिरहन्छु खेदिरहन्छ हिजोका यादहरूले, भागिरहन्छु खेदिरहन्छ हिजोका यादहरूले, तिमीले जितेछौ म त हारिरहेछु, तिमोर्छ हिजोका यादहरूले, तिमीले जितेछौ म त हारिरहेछु, तिमोर्छ हिजोका यादहरूले, यस्तै रहेछ दुखाइरहेछ जिन्दगी मेरो, यस्तै रहेछ दुखाइरहेछ जिन्दगी मेरो, नबिर्सने गुजुल्टहरू दिएछ हिजोका यादहरूले, नबिर्सने गुजुल्टहरू दिएछ हिजोका यादहरूले। धन्यवाद। हिजोको यादहरूमा आस लिनुहोस् तपाईँ, हिजोका यादहरूमा आस लिनुहोस् तपाईँ, त्यही आशभित्र एउटा विश्वास लिनुहोस् तपाईँ। हिजोका यादहरूमा आश लिनुहोस् तपाईँ, त्यही आशभित्र एउटा विश्वास लिनुहोस् तपाईँ। तपाईँले जस्तै अरूले पनि त भोगेका छन् त्यस्ता विगत, तपाईँले जस्तै अरूले पनि त भोगेका छन् त्यस्ता विगत, विगतहरू सङ्घालेर श्वास लिनुहोस् तपाईँ। हिजोकै यादहरूमा आश लिनुहोस् तपाईँ, हिजोकै यादहरूमा आश लिनुहोस् तपाईँ। कोटाङबाट आउनुभएको थियो, गइसक्नु भएको छ। यादहरू किन मेटिँदैनन्, यही सोधिरहेको छु म तपाईँलाई। अलि समयको अलि अन्त अन्ततिर आइपुग्न खोजिसकेका छौँ है, तपाईँलाई झस्काइरहेका छौँ। 01-55-50-982 यो नम्बर खुला गरेका छौँ हामीले, आउनुहोला। यादहरू किन मेटिँदैनन् तपाईँको विचार सुन्नु छ मलाई। तपाईँ कतिले त भन्नुहोला मैले उसलाई भुलिसकेँ, अहिले त म आफ्नै संसारमा रमाइरहेको छु। यस्ता बनावटे कुरा गरेर कति दिन आफैलाई ढाँट्ने चेष्टा गर्नुहुन्छ तपाईँ? यदि इमान्दार भएर कुनै समय कसैसँग तपाईँले मन साँट्नु भएको थियो भने म दावाका साथ भन्न सक्छु आजसम्म पनि तपाईँले त्यो वर्तमान त्यो मान्छेलाई 100% भुल्न सक्नु भएको छैन, न त भोलिका दिनमा सक्नुहुन्छ नै। कतिपय कुराहरू वर्तमान वातावरणले गर्दा सुसुप्त रहनुमा नै उचित ठहरिन्छ। अझ खाँटी कुरो हो भन्ने हो भने त हामी डराउँछौ आफ्नै भन्नेहरूदेखि, अनि गाँठो पारेर राख्छौ पुराना यादहरू। मनको बह कसैलाई नकह भन्दै हरेक नयाँ दिनमा पुरानै तरिकाले बाँच्छौ हामी। अहिले तपाईँ अरू कसैलाई माया गर्नुहुन्छ होला, या घरजम गरेर नानी बाबु पनि भइसक्यो होला, त्यसैले पनि तपाईँ चौतर्फे घेराबन्दीमा पर्नु भएको छ। तपाईँको विगत कुनै दिन सार्वजनिक भए त्यसले अहिलेका सम्बन्ध भत्काउन सक्छ भन्ने त्रासले नै सकेसम्म लुकाउँदै हुनुहुन्छ तपाईँ। त्यो विगत बिरालोले कुन्ने के हो लुकाए जस्तै, तर यादहरू चाहिँ मेचिने होइनन् है मित्र, यो चाहिँ ख्याल गरौँ। कोही हुनुहुन्छ फोन सम्पर्कमा? हजुर नमस्कार। हजुर दर्शन नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर म नेपालको ढोकाबाट फडिन्द्र अधिकारी। सन्चै हुनुहुन्छ? तपाईँहरू सबैजनाको आशीर्वादले जसो तसो बाँचेको छु, भित्र रुए पनि बाहिर भने हाँसेको छु दाजु। भित्र पनि रुनु नपरोस् यो कामना। एउटा प्रश्न, यादहरू किन मेटिँदैनन्? यादहरू सङ्घर्षका यात्रासँगै यात्री बनेर हिँडिरहेका हुन्छन्, गुज्रिरहेका हुन्छन्, त्यही भएर यादहरूलाई भुल्न सकिँदैन दाजु। त्यही भएर अब सुरु गर्नुहोस् तपाईँको पनि मुक्तक। मेरो गजल यस्तो छ, मुक्तक राख्नुहोस् है। मुक्तक, दुःख पछिको सुख पाउना हो कि कसो, दुःख पछिको सुख पाउना हो कि कसो, तिमीसँग सुन सानो माया मेरो बसो, जे जे हुन्छ हुँदै जाओस्, जे जे हुन्छ हुँदै जाओस्, तिमी पाउनलाई कति दिन लाग्छ सानो, तिमी आउनलाई दो बाटोमा पर्खी बस्छु, भेट छैन सानो, विश्वासघातको दुर्गन्धमा भुल्न थाले सानो, तिमी आउने दो बाटोमा, तिमी आउने दो बाटोमा डुल्न थाले सानो, तिमीलाई सम्झेर दिन रात भुल्न थाले सानो, तिमीलाई सम्झेर दिन रात भुल्न थाले सानो। हस् नमस्कार, छुट्टी छौँ, मुक्तक भएन अर्कोचोटि मुक्तक लिएर आउनु होला। फणेन्द्रजी आउनु भएको थियो, योभन्दा अघिल्लो श्रृङ्खलामा पनि मैले उहाँलाई पछि फोन नै गरेर भनेको थिएँ मुक्तक लिएर आउनु होला फणेन्द्रजी है। अबदेखि आउँदाखेरि चाहिँ 01-55-50-982 यो नम्बर हामीले खुला गरेका छौँ तपाईँको लागि। यादहरू किन मेटिँदैनन् यो प्रश्न आज हामीले राखिरहेका छौँ। यादहरूले किन हर वखत सम्झाइरहन्छन्, झस्काइरहन्छन्? त्यसैले तपाईँलाई एउटा कुरा भन्छु, पानीलाई निकै कम तापक्रममा राखियो भने त्यो बरफ हुन्छ। बरफ त्यति बेलासम्म बरफ हो जति बेलासम्म त्यो तातोको नजिक पर्दैन। जब तातोको नजिक पर्छ अनि त क्षणभरमै पग्लिएर पानी भइहाल्छ। अझ धेरै बेर ताप दियो भने त बाफ नै बनेर उडिजान्छ। तपाईँ पनि त्यही बरफ हो जो आफू यथार्थमा पानी हो भन्ने पनि जबरजस्ती बिर्सिएर बरफको अस्तित्वमा बाँचिरहनु भएको छ। कुनै दिन त्यो पुरानो मान्छेसँग संयोगले जम्का भेट भइयो भने बरफलाई तातोको छेउमा लगे जस्तै पग्लिन थाल्नुहुनेछ तपाईँ पनि। हराउनु हुनेछ तिनी पुराना दिनहरूमा यदि तपाईँले आफैलाई ढाँट्नु भएको छैन भने। कहिलेकाहीँ त तपाईँ पनि सम्झिनुहुन्छ होला कुनै समय मन बसेको कोही मान्छेलाई, अनि काश उसँग जिन्दगी बिताउन पाएको भए जिन्दगी अझ बढी आनन्दमय हुन्थ्यो होला भन्ने पनि सोच्नुहुन्छ होला कहिलेकाहीँ चाहिँ। यो तपाईँको अनुभवको कुरा गरेको मैले। यदि कसैले मेरो अघिल्तिर आएर मैले पुरानो प्रेम चटक्कै भुले भन्छ भने म उसको कुरामा कति पनि विश्वास गर्दिनँ। खै तपाईँ विश्वास गर्नुहुन्छ कि गर्नुहुन्न? कोही मित्र हुनुहुन्छ फोन सम्पर्कमा, उहाँसँग कुरा गरौँ। हजुर नमस्कार। नमस्कार दादा। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? जुम्लादेखि धर्मजी। धर्मजी जुम्लाबाट है? हजुर जुम्लामा कुन रेडियोबाट सुन्दै हुनुहुन्छ? तपाईँको अड्कलले पनि यहाँनिर चाहिँ काम गर्यो धर्मजी. अब तपाईँलाई मेरो प्रश्न, यादहरू किन मेटिँदैनन्? यादहरू किन मेटिँदैनन् होला? यादहरू किन मेट्दैन भनेपछि वास्तवमा भन्यो भने अब त्यो मान्छेले बिर्सेर गए पनि सम्झनाहरू त रहिरहन्छन्, पुरानो घाउहरू भए फर्किरहन्छ, त्यसैले यादहरू के छैन. अब सुरु गर्नुहोस् त माइको पनि मुक्त. नहुँ भन्यौ ननाई भन्यौ दिन मात्र कटायौ, नहुँ भन्यौ ननाई भन्यौ दिन मात्र कटायौ, हिजो तिम्रै हुँ भन्नेले आज आफ्नै बिहेको निम्तो पठायौ. नहुँ भन्यौ ननाई भन्यौ दिन मात्र कटायौ, हिजो तिम्रै हुँ भन्नेले आज आफ्नै बिहेको निम्तो पठायौ. मागेर सपथोक मिल्छ भन्थे भन्न त, मागेर सपथोक मिल्छ भन्थे भन्न त, म मायाको भिख माग्न आउँदा खाली हात पठायौ. नहुँ भन्यौ ननाई भन्यौ दिन मात्र कटायौ, हिजो तिम्रै हुँ भन्नेले आज आफ्नै बिहेको निम्तो पठायौ. यस्तो लाग्दैछ तपाईँलाई एउटा पिर आउँदैछ, यस्तो लाग्दैछ तपाईँलाई एउटा पिर आउँदैछ, तपाईँलाई पनि त कसैको तस्बिर आउँदैछ. यस्तो लाग्दैछ तपाईँलाई एउटा पिर आउँदैछ, तपाईँलाई पनि त कसैको तस्बिर आउँदैछ. अब मन भक्कानिने बेला सुरु भयो होला, अब मन भकानिने बेला सुरु भयो होला, किनकि साथी अब त मङ्सिर आउँदैछ, यस्तो लाग्दैछ तपाईँलाई एउटा पिर आउँदैछ. नमस्कार, छुट्टिन्छौ. जुम्लाबाट धर्मजी आउनु भएको थियो. यादहरू किन मेटिँदैनन् यही प्रश्न सोधिरहेको छु. कार्यक्रमको करिब अन्ततिर छौँ, अब एकजना साथीसँग मात्रै कुराकानी गर्न भ्याउँछौँ हामी. अघि मैले भनेको थिएँ, यदि कसैले मेरो अघिल्तिर आएर मैले पुरानो प्रेम चटकै भुले भन्छ भने म उसको कुरामा कति पनि विश्वास गर्दिनँ. कि त उसले हिजो मनैदेखि माया गरेको रहेनछ भन्ने बुझ्छु, कि त ऊ आज मसँग सत्य लुकाइरहेको छ भन्ने सम्झन्छु. मैले यस्ता धेरै मान्छेहरू देखेको छु जो आज पनि अर्कैको श्रीमती भइसकेकी पूर्व आफ्नो मान्छेको नानी बाबु देख्दा आफ्नैलाई जस्तै माया गर्छन्, केही किनेर हातमा राखिदिन्छन् पनि. अनि यस्ता मान्छेहरू पनि प्रशस्त देखेको छु जो माइती आउँदा हत्त नपत्त साथीकोमा गएर आफ्नो पूर्व प्रेमीको खबर सोध्न हतारिन्छन्, उसले किन अहिलेसम्म पनि बिहे नगरेको रे, अब म भन्दा नि राम्री र मैले भन्दा पनि धेरै माया गर्ने केटी खोजेर बिहे गर्नु रे भनिदिनु भन्ने सन्देश समेत छाड्छन्. त्यसैले म अन्तमा फेरि भन्दैछु, यादहरू कहिले पनि मेटिँदैनन्. यसअघि पनि भनेको थिएँ मैले, यादहरू भनेका त सिसा कलमले कोरिएका चित्र जस्तै हुन्, इरेजरले चित्र मेटे पनि त्यसका डोपहरू भने सधैँ बसिरहन्छन् लगभग चित्र जस्तै भनेर. अनि यसो पनि भनेको थिएँ मैले, चट्टानमा खोपिएका कुराहरू वर्षौंसम्म धुलोले ढाक्यो भन्दैमा मेटिएको ठान्ने गल्ती गर्नु हुँदैन. हामीले कुनै दिन हावाहुरी आएर भन्ने उडाउनेछन् ती धुलोहरू, अनि खोपिएका कुराहरू आफै प्रष्टिनेछन् पहिले जस्तै गरी. त्यसैले यादहरू मेटिँदैनन्. कोही अर्का मित्र हुनुहुन्छ फोन सम्पर्कमा? उषाजी हुनुहुन्छ भने कुरा गरौँ. हुनुहुन्छ कोही? हजुर नमस्कार. नमस्कार भाइ. नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? म शम्भुलाम सरासिन, चितवनबाट. चितवनबाट शम्भुजी, अलि अन्तमा छौँ त्यसैले सिधै तपाईँलाई सोधेँ, यादहरू किन मेटिँदैनन्? यादहरू किन मेटिँदैनन् भने त्यो आफ्नो नितान्त व्यक्तिगत सम्पत्ति हो, त्यही भएर. अब सुरु गर्नुहोस् तपाईँको मुक्त. एउटा रुँदा अरू ताली मार्छ नि यो दुनियाँमा, एउटा रुँदा अरू ताली मार्छ नि यो दुनियाँमा, जता दौलत उतै बसाइ सार्छ नि यो दुनियाँमा, एउटा रुँदा अरू ताली मार्छ नि यो दुनियाँमा, जता दौलत उतै बसाई सार्छ नि यो दुनियाँमा, धन पैसाले मातिएर नर्खो लोड्ने बुवासाहरू, धन पैसाले मातिएर नर्खो लोड्ने बुवासाहरू, निर्धालाई नै गोरु बनाई नार्छन् यो दुनियाँमा, एउटा रुँदा अरू ताली मार्छन् यो दुनियाँमा, जता दौलत उतै बसाई सार्छन् यो दुनियाँमा. के गर्ने त यस्तै छ काम दुनियाँको, के गर्ने त यस्तै छ काम दुनियाँको, बगलीमा छुरा मुखमा राम राम दुनियाँको, के गर्ने त यस्तै छ काम दुनियाँको, बगलीमा छुरा मुखमा राम राम छ दुनियाँको, यहाँ जो माथि छ उसैकै मात्र हाली मुहाली, यहाँ जो माथि छ उसैकै मात्र हाली मुहाली, ठग्नेहरूको पनि त नाम दुनियाँको, के गर्ने यस्तै छ काम दुनियाँको, बगलीमा छुरा मुखमा राम राम दुनियाँको. नमस्कार, अब चाहिँ छुट्टिन्छौँ, अब चाहिँ तपाईँको फोन लिन भ्याउँदैनौँ, त्यसैले फोन ट्राई नगर्नुहोला. अर्को हप्ता तपाईँको फोन कुरेर बस्नेछौँ. 0155 50 982 डायल गरेर आउनुहुने सबै साथीहरूलाई अब चाहिँ नहरिदिनु भन्न चाहन्छु. र कार्यक्रम सकेपछि एकछिनपछि तपाईँ कार्यक्रम ब्लगमा पनि पाउन सक्नुहुनेछ भोलि या एकैछिनपछि पनि। ब्लगमा तपाईँले www.mohanbihani.blogspot.com यसैगरी www.chisapaninepal.blogspot.com www.nisalyub.blog.com www.butwalonline.com मा पनि तपाईँले सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। त्यस्तै पत्रिकामा बहकिने मनको कुरा गर्दा चितवनबाट प्रकाशित हुने सचेत प्रयास राष्ट्रिय साप्ताहिकमा तपाईँ बहकिने मनको केही अंश प्राप्त गर्न सक्नुहुन्छ। यसैगरी दार्चुलाबाट प्रकाशित हुने प्रतिभाको बारी साहित्यिक मासिक र कालापानी पोस्ट साप्ताहिकमा तपाईँ बहकिने मनको केही अंश प्राप्त गर्न सक्नुहुन्छ। र तपाईँ पनि धेरै पत्रहरू मलाई प्राप्त भएका छन्। यतिखेर म साताको पत्र नाम दिएर एउटा पत्र अघि सार्दैछु। यो पत्र यशोदा बस्यालजीले बर्दघाटबाट पठाउनु भएको हो। धेरै साथीहरूको पत्र प्राप्त भएको छ, म आगामी दिनमा नाम लिउँला। उहाँले धेरै कुरा लेख्नु भएको छ र उहाँको प्रमुख कुरा चाहिँ सुरुमा कार्यक्रम नसुने साथीहरूलाई मैले कार्यक्रम रेकर्ड गरेर उत्कृष्ट कार्यक्रम बन्न सफल भएको छ र जो साथीहरू यो कार्यक्रम सुन्नुहुन्थेन मैले कलेजका साथीहरूलाई जब मैले यसको रेकर्डिङ लगेर सुनाएँ त्यसपछि त्यो मेरा सबै साथीले यो कार्यक्रम सुन्छन्। अझ सोमबारको दिन मसित आज सोमबार याद छ कि छैन पो भन्छन् भन्ने कुरा गर्नुभएको छ। धन्यवाद तपाईँलाई। धेरैको प्रश्न आएको थियो, सबैको लिन पाइनँ। मदन पाण्डे बुटवल कालिका नगरका हुनुहुन्छ। मलाई बहकिने मनले मोहनी नै लगायो। कार्यक्रमको 10 श्रृङ्खला डाउनलोड गरेर मोबाइलमा राखेको थिएँ। गएको 17 बुटवलबाट गुल्मीको तमघास पुगुन्जेलसम्म सुने बाटो काटेको पत्तै भएन भन्नुहुँदै थियो। धन्यवाद तपाईँ सबै सबैलाई। साताको मुक्तक मैले लिनुपर्ने हुन्छ। सबै सबैलाई धन्यवाद। रमेश अनुराग रामघाट सुर्खेतका हुनुहुन्छ, उहाँको मुक्तक म साताको मुक्तकमा लिँदैछु। मन फाड्दा सिलाउने त्यस्तो कुनै धागो छैन, मन फाड्दा सिलाउने त्यस्तो कुनै धागो छैन, अब फेरि गाँसिन्छ कि भन्ने पनि लागेको छैन। मन फाड्दा सिलाउने त्यस्तो कुनै धागो छैन, अब फेरि गाँसिन्छ कि भन्ने पनि लागेको छैन। त्यस्तै सोचे तिमीबाट बरु टाढा भइदिन्छु, बलिसीमा झरे आँसु अझै नै ओभाको छैन, मन फाड्दा सिलाउने त्यस्तो कुनै धागो छैन। आजको साताको मुक्तकमा रमेश अनुराग रामघाट सुर्खेतका मित्रको मैले साताको मुक्तकमा मुक्तक लिएँ। कार्यक्रममा पत्र पठाउने ठेगाना तपाईँलाई भन्दैछु। कार्यक्रम बहकिने मन, सामुदायिक सूचना नेटवर्क, सीआईएन पोस्ट बक्स नम्बर 19324, काठमाडौँ नेपाल। यसैगरी तपाईँलाई अर्को पनि जानकारी दिउँ, www.facebook.com/बहकिने मन। यो पेज यतिखेरसम्म मन पुर्याउने साथीहरूको संख्या 2876 पुगेको छ। सबै सबैलाई धन्यवाद। यादहरू किन मेटिँदैनन्, यो प्रश्नको जवाब मैले राख्नुपर्ने हुन्छ। तपाईँ जो जल कार्यक्रम सुनेर बस्नुभयो, पहिलोचोटि सुनेर निरन्तर रूपमा सुन्दै आउनुभएका सबै सबैलाई धन्यवाद। प्रविधिबाट मलाई सहयोग गर्नुहुने उषा केसीजी, यसै गरी प्रविधिमा रहनुहुने ईश्वरजी, अर्को एकजना साथी हुनुहुन्छ, मैले ट्याके नाम यतिखेर याद गरिनँ, हामी 4-5 सँगिरहेका छौँ। यतिखेर चाहिँ कार्यक्रमबाट छुटिनुपर्छ। सबैलाई धन्यवाद दिँदै महावीर विश्वकर्मा पनि, यादहरू किन मेटिँदैनन् यो प्रश्नको जवाफ राख्दै बिदा हुन्छु। छुट्टिएका मान्छे फेरि भेटिन मान्दैनन्, छुट्टिएका मान्छे फेरि भेटिन मान्दैनन्, भेटे पनि मनभित्र लेखिन मान्दैनन्। छुट्टिएका मान्छे फेरि भेटिन मान्दैनन्, भेटे पनि मनभित्र लेखिन मान्दैनन्। जसलाई भुलौँ भन्यो उसकै याद घरिघरि, जसलाई भुलौँ भन्यो उसकै याद घरिघरि। छुट्टिएका मान्छे फेरि भेटिन मान्दैनन्, भेटे पनि मनभित्र लेखिन मान्दैनन्। जसलाई भुलौँ भन्यो उसकै याद घरिघरि। आउन जान्छन् यादहरू मेटिन जान्दैनन्, आउन जान्छन् यादहरू मेटिन जान्दैनन्। हवस् जान्छु, अर्को हप्ता आउँछु नि। नमस्कार। देखे का सपना को माया लाग्छ, तिमीलाई त म बिर्सिदिन्थे। देखे का सपना को माया लाग्छ, तिमीलाई त म एक सपना को माया लाग्छ।